नमस्ते अनि धेरै धेरै स्वागत छ रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुति कार्यक्रम टप अफ द पपको आजको एपिसोडमा आजको एपिसोड लिएर म उपस्थित भएको छु तपाईँको दिलको साथी राजन दिल गुरुङ मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गरिराख्नु भएको छ प्राविधिक सहकर्मी साथी राज पौडेल सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज वेल सदाको आइतबार चाहिँ आज पनि 3 बजेको नेपालवाणी समाचार सुनिसक्नु भएको छ अबको पालो हो प्रोग्राम टप अफ द पपको र रहनेछौ लगभग 4 बजेसम्म मार्केटमा भर्खर मात्र आएका टप उत्कृष्ट टप 10 नेपाली पप गीतको साथमा तपाईँले नै सीआरबीटी पीआरबीटीबाट डाउनलोड गर्नुभएको आधारमा युट्युबबाट डाउनलोड गर्नुभएको आधारमा अझै भन्ने हो भने युट्युबमा हेर्नुभएको आधारमा नेपाली पप गीतलाई ऱ्याङ्किङ गर्ने गर्दछ प्रोग्राम टप अफ द पपले तपाईँ रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.blogspot.com एकैसाथ सुनिराख्नु भएको छ प्रोग्राम टप अफ द पप. प्रोग्राम टप अफ द पपमा कुन सङ्घले न्यु इन्ट्री पाएको छ अनि कुन सङ्घ आउट भएको छ भनेर जान्नको लागि तपाईँ मसँग कार्यक्रममा अवधिभर सुनेर साथ दिनुपर्ने हुन्छ. अब सुरु गर्छु नम्बर 10 रहेको सङ्घबाट. आज नम्बर 10 एउटा सङ्घले न्यु इन्ट्री पाएको छ हेर्दा हेर्दै सरिता प्रजापति फिट बाई ऱ्यापर राजीव सिंहको लिरिक्स अर्जुन तिवारी रहेका छन् भने एल्बम हेर्दा हेर्दा एरेन्ज किरण तुलाधरको रहेको छ. विक्रम थापाले म्युजिक गर्नुभएको सङ्घले न्यु इन्ट्री पाएर टप 10 नम्बर 10 रहेको छ. अबको क्रममा टप अफ द पपको नम्बर 10 रहेको सङ्घ हेर्दा हेर्दै नम्बर 10. Yo people, who's out here now? LOL, lady with melody, Sarita Prajapati. Check it out now. ओके सरिता प्रजापतिको हेर्दा हेर्दै नम्बर 10 राखिसकेको छु. अब भने नम्बर 9 तर्फ लाग्नुपर्ने हुन्छ. आज नम्बर 9 रहेको छ भोकल म्युजिक लिरिक तारा लिम्बूको नौकाले कान्छाको विजेश्वर तन्दुकारको एरेन्ज रहेको सङ्घ धैर्य एल्बमबाट लिएको यो सङ्घ लास्ट विक नम्बर 7 पोजिसनमा थियो. आज 2 स्टेप डाउन हुँदै नम्बर 9 आएको छ. अब क्रममा नम्बर 9 रहेको सङ्घ नौकाले कान्छाको पपको नम्बर 9 रहेको सङ्घ नखले कान्छाको पश्चात अब भने नम्बर 8 तर्फ लाग्नुपर्ने हुन्छ. आज नम्बर 8 रहेको छ सुमना छेत्रीको भोकलमा रहेको सङ्घ चाहन्छु. एल्बम सुमनमा रहेको यो सङ्घमा भीमबहादुर बमजमको लिरिक्स रहेको छ भने राजन भक्त श्रेष्ठको म्युजिक रहेको छ. लास्ट विक नम्बर 6 पोजिसनमा थियो. आज 2 स्टेप अप हुँदै नम्बर 8 आएको छ. अबको क्रममा टप अफ द पपको नम्बर 8 रहेको सङ्घ चाहन्छु. Thank you. ओके, टेक्निकल प्रब्लमले गर्दा केही समस्या भएको थियो यो चाहन्छु भन्ने गीत प्ले आउट गर्नु भन्दा अगाडि वेल बजिसकेको छ। अब पनि नम्बर सेभेन पर्ने हुन्छ। आज नम्बर सेभेनमा रहेको छ प्रकाश पौडेलको भोकल अनि म्युजिकमा रहेको सङ्ग वे नेता, कुनै बेला रुन्चे गायकले परिचित सिङ्गर प्रकाश पौडेलको सङ्ग आज नम्बर सेभेनमा आएको छ। लिरिक्स गोपाल दाहालको रहेको छ भने द मिड सिङ्गकले एरेन्ज गर्नुभएको यो सङ्ग। लास्ट विक नम्बर टेनमा थियो, न्यू इन्ट्री पाएर नम्बर टेनमा आएको थियो भने थ्री स्टेप अप हुँदै आज नम्बर सेभेनमा आएको छ। अबको क्रममा टप अफ द पपको नम्बर सेभेनमा रहेको सङ्ग वे नेता नम्बर सेभेन। ओके, प्रकाश पौडेलको भोकलमा अनि म्युजिकमा रहेको सङ्ग वे नेता नम्बर सेभेनमा रहेको थियो। संविधान बनाइदिए जहिले पनि जनता मात्रै दुःखमा पर्ने, नेता सुखमा पर्ने जस्ता कुराहरू चाहिँ उठाएर प्रकाश पौडेलले वे नेता सङ्ग निकालेका छन्। हेरौँ चर्चा कतिको बटुल छ। आज नम्बर सेभेनसम्म आइसकेको छ भने अब नम्बर सिक्सतर्फ पनि लाग्नुपर्ने हुन्छ। तपाईँ भर्खर मात्र रेडियो ट्युन गरिराख्नु भएको छ भने यो हो फर एभर एन्ड फर अल रेडियो अर्पण 104.5 MHz र तपाईँ हामीलाई इन्टरनेट अनलाइनबाट पनि सुन्न सक्नुहुन्छ www.radioarpan.blogspot.com। र म छु तपाईँको दिलको साथी राजन दिल गुरुङ। प्रोग्राम टप अफ द पपको साथमा मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सपोर्ट गर्दै हुनुहुन्छ टेक्निसियन पार्टनर राज पौडेल। अब भने नम्बर सिक्सतर्फ लाग्नुपर्ने हुन्छ, यसपछि हामी सर्ट कमर्सियल ब्रेकतर्फ पनि लाग्छौँ। आज नम्बर सिक्समा रहेको छ विनय केटु अनि पुष्पा सुब्बाको भोकलमा रहेको सङ्गी यो मुटुको, जसमा म्युजिक एरेन्ज गर्नुभएको छ विनय केटुले, लिरिक्स सम्झना गौतमको रहेको छ भने एल्बम आरोही म्युजिक हन्टर 2 लिएको यो सङ्ग लास्ट विक नम्बर 4 पोजिसनमा थियो। आज चाहिँ 2 स्टेप डाउन हुँदै नम्बर 6 आएको छ। अबको क्रममा टप अफ द पपको नम्बर 6 रहेको सङ्ग यो मुटुको नम्बर 6।

के पूर्णिमा गुलशन र उहाँलाई नम्बर फाइभमा रहेको छ, तपाईँको माझमा प्ले आउट गरिसकेको छु भने अब नम्बर फोर तर्फ लाग्छ। आज नम्बर फोरमा रहेको छ राजेश राईको भोकलमा रहेको सङ तिन पानेको ज्वल, म्युजिक एरेन्ज गर्नुभएको छ विनय केतुले। लास्ट विक नम्बर वान पोजिसनमा थियो, आज थ्री स्टेप डाउन हुँदै नम्बर फोरमा आएको छ। अबको क्रममा टप अफ दि पपको नम्बर फोरमा रहेको सङ किन बनेको ज्वल नम्बर फोर। तिन पानेको झोल तिन पानेको झोल यो तिन पानेको झोल, नपिउदानी पिउ पिउ लाग्ने पिए भद्र गोल, नपिउदानी पिउ पिउ लाग्ने पिए भद्र गोल, पिउनेलाई पैसै पैसा छैन यसको मोल, पिउनेलाई पैसै पैसा छैन यसको मोल, पिए पछि जिन्दगी नै रहेछ डामाडोल, पिए पछि जिन्दगी नै रहेछ डामाडोल। ब्याङ्किङबाट केही तल झर्दै गरेको राजेश राईको भोकलमा रहेको सङ किन पानेको झोल नम्बर फोरमा राखिसकेको छु। अब नम्बर थ्रीतर्फ लाग्नुपर्ने हुन्छ। आज नम्बर थ्रीमा रहेको छ भोकल म्युजिक तृष्णा गुरुङको सङ खनी हो यामो, अडियो रिबेल क्रिएसनले मार्केटमा ल्याएको यो सङ लास्ट विक नम्बर फाइभ पोजिसनमा थियो, आज टु स्टेप अप हुँदै नम्बर थ्रीमा आएको छ। अबको क्रममा तृष्णा गुरुङको सङ नम्बर थ्रीमा रहेको खनी हो यामो नम्बर थ्री। खानी हो या मुए खानी हो या मुए कान्छा खानी हो या मुए, कमरमा पोको निधारमा डोको ओठैमा हाँसोली, म पनि जान्छु तिमी सँगै म पनि जान्छु रे, खानी हो या मुए कान्छा खानी हो या मुए खानी हो या मुए कान्छा खानी हो या मुए, कृष्ण गुरुङको खनी नम्बर थ्रीमा प्ले आउट गरिसकेको छु भने अब नम्बर टू तर्फ लाग्नुपर्ने हुन्छ। नम्बर टूमा रहेको छ आज राजन तिमिल सिन्हाको भोकल अनि म्युजिकमा रहेको सङ यो सम्बन्ध, लिरिक्स रवि मल्लको रहेको छ भने शैलेन्द्र प्रधान बाबुले एरेन्ज गर्नुभएको यो सङ एसियन म्युजिकले मार्केटमा ल्याएको हो। लास्ट विक नम्बर थ्री पोजिसनमा थियो, आज वान स्टेप अप हुँदै नम्बर टूमा आएको छ। अबको क्रममा टप अफ दि पपको नम्बर टूमा रहेको सङ यो सम्बन्ध नम्बर टू। यो सम्बन्ध मायाको यो सम्बन्ध यो सम्बन्ध मायाको यो सम्बन्ध यो सम्बन्ध मायाको यो सम्बन्ध सम्बन्ध मायाको यो सम्बन्ध ओके टप अफ द पपको नम्बर टूमा रहेको सँग यो सम्बन्ध तपाईँको माझमा प्ले आउट भइरहेको छ भने अब एक पटक टप अफ द पपलाई रिक्याप गर्नुपर्ने हुन्छ किनभने हामी लास्ट लास्टमा आइसकेका छौँ. आज नम्बर टेनमा रहेको छ हेर्दा हेर्दै सरिता प्रजापतिको सङ्ग. हेर्दा हेर्दै नम्बर टेनमा रहेको छ भने मान्छे रहेछ खलले प्रकाश तिमीले सुनाएको सङ्ग आउट भएको छ. नम्बर नाइनमा नक्कली कान्छाको तारा लिम्बुको भोकल म्युजिक अनि लिरिक्समा रहेको सङ्ग नक्कली कान्छाको नम्बर नाइनमा रहेको छ भने नम्बर एटमा सुमना छेत्रीको चाहन्छु रहेको छ. जस्तो कि नम्बर सेभेनमा वे नेता प्रकाश पौडेलको भोकल अनि म्युजिकमा रहेको सङ्ग रहेको छ भने नम्बर सिक्समा यो मुटुको विनय केटु अनि पुष्प सुब्बाको भोकलमा रहेको सङ्ग यो मुटुको नम्बर सिक्समा रहेको छ. नम्बर फाइभमा पूर्णिमाको चन्द्रमालाई टू भोकल म्युजिक लोकेश गुरुङको सङ्ग नम्बर फाइभमा रहेको छ. नम्बर फोरमा तिन पानेको झोल राजेश राईको भोकलमा रहेको सङ्ग रहेको छ भने नम्बर थ्रीमा खनी हो यामो तृष्णा गुरुङको भोकल अनि म्युजिकमा रहेको सङ्ग छ. नम्बर टूमा ब्याकग्राउन्डमा पनि बजिरहेको छ राजन तिमिल सिन्हाको भोकल अनि म्युजिकमा रहेको सङ्ग यो सम्बन्ध नम्बर टूमा प्ले आउट भइरहेको छ भने अब तपाईँको माझबाट टाटा बाई बाई गर्नुपर्ने बेला भइसकेको छ. तर त्योभन्दा अगाडि तपाईँको लागि नम्बर वानमा रहेको सङ्ग त अब सुनिरहेको छु. आज नम्बर वानमा रहेको छ उत्सव नेपाल. उत्सव नेपाल भनेको दृष्टिबिन गायक पनि हुनुहुन्छ, निकै नै आवाजका धनी हुनुहुन्छ. मैले कुनै बेला पप ग्यालरीमा उहाँको इन्टरभ्यू पनि लिएको थिएँ. उहाँको भोकल रहेको सङ्ग औधी माया नम्बर वानमा आएको छ. अनिल स्थापितको लिरिक्स रहेको, कल्याण सिंहको म्युजिक रहेको अनि गोपाल रसाइलीले एरेन्ज गर्नुभएको सङ्ग औधी माया नम्बर वानमा रहेको छ. लास्ट विक नम्बर टू पोजिसनमा थियो, आज वान स्टेप अफ हुँदै नम्बर वानमा रहेको छ. ओके फ्रेन्ड, तपाईँको माझमा यो सङ्ग छाड्दै म तपाईँको दिलको साथी राजन दिल गुरुङ रेडियो अर्पण 107.5 मेगाहर्ज र www.radioarpan.com blogspot.com बाट सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई थ्याङ्क यू भेरी मच भन्दै राजलाई पनि धन्यवाद व्यक्त गर्दै छुट्टिन्छु. हवस् त नमस्ते, हेभ अ ग्रेट टाइम. एन्ड नम्बर वान औधी माया गरे कि मैले त्यसैले कदर गरिनौ तिमीले जितेको बाजी हारिरहे थाहै पाएनौ तिमीले औधी माया गरे कि मैले त्यसैले कदर गरिन तिमीले. रेडियो अर्पण 104.5 मेगाहर्ज. चितवन भ्याली प्लॉटिंग तथा हाउसिंग प्रणाली अब आकर्षक घडेरीहरूको साथमा. रत्ननगर 8 परसौनी टाढा गाउँ स्थित 3.5 बिघामा रहेको प्लटहरू ₹3,00,000 देखि ₹20,00,000 सम्ममा उपलब्ध छ. सोही प्लटमा आरसीसी ढलान सहित 4 कोठाको घर पनि बिक्रीमा रहेको जानकारी गराइन्छ. विकासका पूर्वाधारहरू खाने पानी विद्युत ढल 6 मिटर सेतो पिच बाटो लगायत अन्य सुविधा सम्पन्न.